नेपाल मण्डली निको उप नेपाल मण्डल दबली चितलसको सेन्जना थौ नेपाल मण्डली निको उप नेपाल मण्डल दबली लिपाङ्गो इले राजनीतिक घटनाक्रम गु कथा विकसित ज्याचन गु कथा युपा वैचन ठोची सक्सिन सुख ठोदथिन थौ माघ आठ गते संविधान जारी आएको दिन दलित सत्तारूढ दल तेस थनी दसी निहनी से माघ आठ गते संविधान जारी आएको प्रतिबद्धता पुङ्का वैचनको ख लिपाङ्गो इले सहमति अलि प्रक्रिया ठो निगो खैत कया द्वन्द ज्याचन्चो सत्तारूढ दल त प्रक्रिया बना संविधान जारी आएको पछि भनाचुन्चो सा विपक्षी दल त सहमति पाखे संविधान जारी आएमा आएको खे भनाचुन्चो ढो लिपाङ्गो इले गु कथा राजनीतिक घटनाक्रम विकसित जुला संविधान सभा अवरोध आएको नाराबाजी आएको तकर ज्याचन्चो सा अठे संविधान सभा पिने न छौ कथा या वातावरण कण भइचन्चो ढो ठोदटी थौ माघ आठ गते संविधान जारी आएको नि थौ छुजीले सा अथवा थौ गु कथा सत्तारूढ दल तेस झ्याउनेको तयारी अनुसार चौँटो अहिले विपक्षी तेस गुगुता थप्नेको रणनीति दिएको छ चौँटोले फेरि विषय त कया सल देखेको नीति सङ्घीय समाजवादी पार्टी नेपालले महासचिव राजेन्द्र श्रेष्ठ यता बुना तिरेको थियो उहाँको त लसको सेवा पाक्याउने राजेन्द्र श्रेष्ठ जो चितवन लसको सञ्चालन हजुर जलपा संसद अवरुद्ध जचाउँदो थौ माघ आठ गते संविधान जारी आएको दिन दलीय प्रतिबद्धता कथा थौ माघ आठ गते संविधान जारी आएको दिन गुल्टोको सम्भावना जो थौ बहनी आठ बहनी बाह्र बजे तक दुनियाँ संविधान जारी जीको सम्भावना गुल्टोको खण्डै चाहन्छौँ अथवा गुथ संविधान सभा बैठक न्याउने थिए खण्डै चाहन्छौँ थोला तर भ्रम आठ गते संविधान वही चाहिँ गुटाइछौँ व ठुक्यो लागिलाई कमसेकम डेढ महिना यहाँ चाहिँ सहमति जुसकेर ठुक्न चाहिँ नियमावली अनुसार जुई अलि नियमावली विपरीत ढङ्ग चाहिँ नियम त निलम्बन या उनी खासन ठुक्यो लागि चाहिँ सहमति जुईमा सहमति जुई अवस्थामहरू नियम निलम्बन या ढिला थौ छौ किसिममा चाहिँ स्वेच्छाचारिता थ यसै या खोज्न एजु कारण निलम्ब नियम त निलम्बन या लागि कार्यव्यवस्था समिति बैठक जुवा अन्तै फुक्क शीर्ष नेता तोडा नियम त निलम्बन यामा खोज्या सम्भावना व्यायामहरू छाडा उन्नीस तलीय सङ्घीय लोकतान्त्रिक गठबन्धन संसदले चाहिँ कायम रह्यो र त्यो सङ्घीय लोकतान्त्रिक गठबन्धनमा घुण हालेर चाहिँ ठो स्वेच्छाचारिता सभामुखी त चाहिँ बिफैमु हो एजु एजु कारणमा चाहिँ आठ गते संविधानलाई उही मुक्त प्रक्रियाभन्दा चाहिँ इन्सान जबरजस्ती या ढाल्दासम्म प्रक्रिया न झनै असम्भव विषय जुल अला इन्सान घु ढङ्ग चाहिँ आ मार्सल तया रोस्टम पहिला चाहिँ मार्सल तया त कब्जा या क्यु अनि चाहिँ चिन्काजी त प्रस्ताव तय क्यु अग्नि खरेलले त चाहिँ समर्थन या का हटा हटासँग स्थगन या अनि चार पाँच महिना निपा चाहिँ पालिका दिएका चाहिँ संविधान हेऊ र खालि जनताको झङ्ग ल्याउ लागि जब ठाउँ उही मुक्त छ अगस्तम कब्जा होइन मार्सल त चाहिँ फुक्कसित संविधान सभा धुने चाहिँ तया अनि विपक्षी नेता तय त चाहिँ उखे लसुङ चाहिँ वातावरण भएका चाहिँ एकदमै चाहिँ गैर संवैधानिक ध्याउला छौ स्वेच्छाचारी ध्याउला अधिनायकवादी ध्याउला निरङ्कुश ध्याउला मङ्ला ध्याउ ढाछ चाहिँ कमेजी छ्याउला रोस्तमी भने फुक्क चाहिँ मार्सल त त्यही त अनि रोस्तमी लिउने चाहिँ प्रस्तावको समर्थक भए त चाहिँ थनाट्यो पहिला अनि चाहिँ जबरजस्ती चाहिँ अन चाहिँ हा हु जो छ नाराबाजी जो छ घोषका एका चाहिँ गुनी उर्का गु चाहिँ इन्सान चाहिँ योजना देख्छौँ भयो थपै थपै आइ भने ठाउँलाई जारी जी खुवा मुक्त उसलाई अनलिपा चाहिँ चार पाँच महिना लिपा चाहिँ जारी आएन क्यालेन्डर देखियो भने चाहिँ एमाले काङ्ग्रेसनभित्र सहमति या त गु खुवाउँछौँ भयो ऊ बैठक चाहिँ सभामुख स्वयं उपस्थित जुडु छौँ खुवाउला सभामुख निष्पक्ष जुनाम भनौँ चाहिँ एमाले काङ्ग्रेस चाहिँ सलथे जुया अझ भरिया भाषा जो ठिकला छाडाले निर चाहिँ जनजाति आदिवासी थुक्कै चाहिँ सभासत्त मधेसी सभासत्त झ्याउ पार्टी दिन्छ सर ठाउँ पार्टी चाहिँ लाखा पोटा जिनी चाहिँ देशकी नागरिक जुनसँग चाहिँ संविधान दिएकै पाएँ जिनीहरूका चाहिँ एमाले काङ्ग्रेस जिनीकी अग्रगामी परिवर्तनकारी पक्ष एकीकृत माओवादी मधेसवादी फुक्क जना चार सय सत्र जवानका आजिपी फो पार्टी व पार्टी मुख संविधान दियो पार्टी र चाहिँ चार सय सत्र जवानी हस्ताक्षर चाहिँ स्वयं प्रचण्डको सभामुख नेवाङ्गित हस्तान्तरण या वो तैले सुवास नेवाङ चाहिँ बैठक उपस्थित मजुसे थमय सहता झिङ्गी चाहिँ निवा पाएका पोच्यो आजै एमाले काङ्ग्रेस बैठक चलाउ मार्सल लगाएन चाहिँ या थाहा छ ठोक गद्दार सभामुखी त चाहिँ जनता पोतिन मुखो एजिया चाहिँ चिसा चाहिँ गम्भीरतापूर्वक क्यामा विषय छ जनजातीय खाता पुना जनजातीय चाहिँ नुगले टी त सोही चम्पति छ यकपाल प्यामा शत्रु खाटो खाति व्यक्ति चाहिँ त चाहिँ जनता आन्दोलन ठिक मयाएको चाहिँ झो पहिचान साहित्य संहिता उहीमुख हो एजिया ठौँ यदि चाहिँ सभामुख चाहिँ ऊ एमाले काङ्ग्रेस योजना छ खासमा चाहिँ मार्सल तया इन्टर चाहिँ न्यून प्रस्ताव तय थियो अब चाहिँ हटाएका छौँ चाहिँ प्रस्ताव चाहिँ वनसाथी सम्मान सभा ठाउँको लागि स्थगित दुलहरूका उनीहरूका गो इन्सानहरूका योजना दिएको छ ऊ गुण हाल्दै सफल दिनु हो यदि उक्त बलजस्ती या थाहा छ आफ्नो माघ पाँच गते सोएन दुःखद घटना जुइफो हजुर आफू गु सत्ता पक्ष चाहिँ रोस्टम खेरे नाम मर्यादा पालक त अथवा चाहिँ गु कथा चाहिँ रोस्टम खेरे ना सो कब्जा एना उनी रणनीति दिएका चुना घाटै पनि खुवाइ छैन ठुदी गु संविधान सभा प्रतिनिधित्व यन्त्र झिङ्गुङ्गु दल ख त्यो झिङ्गुङ्गु दल चाहिँ सदन दुने चाहिँ गजा भूमिका मिति सम्भावना थियो शान्तिपूर्ण ढङ्ग चाहिँ ज्याया त नियम कानुन अनुसार ज्याया थाहा शान्तिपूर्ण ढङ्गले चाहिँ संविधान सभा दिने सङ्घर्ष जी नाराबाजीजी रोस्टम जाने होला यदि उक्त माया थाहा छ माघ पाँच सोएन चाहिँ तरङ्गो घटना चाहिँ जी फुटो हजुर आठो संविधान सभा पिनिन चाहिँ गु कथा वातावरण खण्डै जुझाउँदो संविधान सभा दुन्न खण्डै जुझाउँदो त्यहाँले उखनु गु घटना जो ख उइस बेला तरौँ घटना जुर घाँ छिँचाइ दिदिनु ख हजुर वा दिशा हो नि छारा छ घुन हाल्दै चाहिँ प्रस्ताव दिएको मोदी चाहिँ सङ्घीय लोकतान्त्रिक गठबन्धन यो चाहिँ योजना छ त्यहाँले आठौँ गु संविधान मौल लगाएर लासा ठुयाँ लिपायुपति राजनीतिक ठाउँलाई उयो मुक्त छलक आहा प्रश्न याद भयो छारा छ ठाउँलाई एमाले काङ्ग्रेस है धारुङ कि यिनी भित्री योजना निक गु सभामुखसहित एमाले काङ्ग्रेस छ वो भेला चाहिँ इन्स प्रस्तुत या अनुसारमा ठाउँ त खालि चाहिँ प्रस्ताव विगत हुन्थ्यो अन्न लिपा चाहिँ तिन चार महिना ती लिपा जेठ पन्ध्र गते चाहिँ संविधान जारी आएन चाहिँ कार्यपालिका हेरफेरियाहरूको लागि एमाले काङ्ग्रेस निर्णय हाल्नु हजुर अथवा गो प्रश्नावली हेपति खण्डु हो अथवा प्रश्नावली हेपति चाहिँ सम्भावना गुल्तको धुलेछ ठाउँ अब प्रश्नावली गो चाहिँ यसो प्रश्नावली त्यहाँ समिति दिएको थियो ठो संवैधानिक वा नियम कानुन अनुसार चाहिँ मिलेमजु छालिमजु उताहरूले उहाँ संविधान सभा पारित त्यहाँ संविधान सभा नियमावली 2070 यो चाहिँ छ 88 धारा रिपोर्ट मङ्गला धारा 88 सुचेत उठाएको छ चाहिँ अनि चाहिँ न्याउजको समिति दिएको उसलाई सिएसयु छ मङ्गला वो न्याउ समिति बाहेक न्याउ नु समिति निर्माण यामाल धासा वो खु समिति जिउजुल अब खु समिति निर्माण या खासा डक्ले नाप्पा सभामुख छियामा धेरैले फुक्क समिति पनि सभापति त्यहाँ त नियम 90 बमोजिम चाहिँ बैठक सटमा अनि वो बैठक चाहिँ पारितियाना पारितियाले छुचियामा भएका जिन्छेर नियमै बनाइदिन्थे मलाई सबै सभा अघि चाहिँ संविधान सभाको अध्यक्षको सभापतित्वमा सबै समितिका सभापतिहरूको बैठक आह्वान गरी सो बैठकमा छलफल गरिनेछ त्यसको छलफलबाट विषयवस्तुको सम्बन्धमा थप स्पष्टता गर्नुपर्ने वा दोहोरोपना हटाउनुपर्ने वा एकरूपता कायम गर्नुपर्ने देखिएमा सो कार्य सम्पन्न गरी कार्यसूचीलाई अन्तिम रूप प्रदान गरिनेछ अदालत मलाई ठन्सुरहरूले दोहोरोपना हटाइदिमा एक खुवाइ त स्पष्ट रूपमा होला अला ठो प्रश्नावली समिति देख साथीलाई दोहोरोपनालाई कायम दिउँदो छ्या दोहोरोपना वैजु रहेछ आफ्नो प्रश्नावली देख्यो अधिकारलाई संवैधानिक तथा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति त ब्याटाउनु भाइलाई वो छौ समिति त बिज हुँको अधिकार नियम 88 अनुसार मेरो समिति त बिहे नि म स्पष्ट रूपमा चोइ तयको तयको अझ नियम 90 91 ले नै सभापति चुनमा अथवा चाहिँ कार्य व्यवस्था समितिमा चाहिँ सर्वसम्मति चाहिँ ठोको ज्या जी मारेर चैतौँदो आटक चाहिँ सभामुख सभापति चाहिँ बैठकै म सर्छु अहिले सभामुख चाहिँ चाहिँ सु ऊ चाहिँ हाउसन ल्याइ त मुखला भाइले अब माकै त फसी धा थिए ऊ सभामुख चाहिँ यसै एमाले काङ्ग्रेस जुवा चाहिँ समुदाय प्रतिगामी चाहिँ एजेन्ट जुवा ज्या दैला एजो कारण ठो सुवास नेवाङ धामपति मनो तस्कै अपराधी ख अखुन्तको वेकल चाहिँ ठोया मुखो गर्न धैचौँ अब नेनौ ख ठोया ठुक्ठ या जी मुखो गर्दा धैचौँ नेपाल एमाले काङ्ग्रेस आछु थन्ला समावेशी ख वै ठठे वै अठे वै कले भावी राष्ट्रपति प्रधानमन्त्री उपराष्ट्रपति जीमा छिए ख गर्दै छ काङ्ग्रेस एमाले न्यून पक्ष हो उही त आश्वासन दिसा थिए पद जत भाषा नर्के उनीपट्टि क्षमतै लिम्बुवानी जन जनता नौ यी त चाहिँ छौ गद्दार भस्दा याद हुनुपट्टि छ्यामो सभामुखी लाती हो संविधान सभा चाहिँ लाउख घुमेका कि नापन पहिचाने विरुद्ध भगा या नापाउने संविधान सभा भङ्ग या वातावरण तयार या त अब वा सभामुखी लाती लान्छौ नि ठो समस्या वैचौँ एजुवा नेपाली जनता ठो सभामुखी त टोटमल्यो ठाउँ किसिमले चाहिँ गद्दारी यहीपट्टि नियम कानुन उल्लङ्घन होइन यसै यसै गु यान्छौँ ख फुकी त चाहिँ सारा एफएम नेलाइनी पासमिसन ढक्लै नाताङ्गो आजै एमाले काङ्ग्रेस चाहिँ सलह ज्या जान्छौँ ज्या भरिया ज्या जान्छौँ ज्या ठ चाहिँ सभामुख गु जान्छौँ ख फुकी चाहिँ निश्चित रूप भन्ना छ यहाँमा हजुर राजेन्द्र श्रेष्ठ छि यी व्याधि र यस्तो गो दिपाङ घटनाक्रम यता कया राजनीतिक वातावरण बनाउनु चौख त्यो विषय त कया छि अझ स्पष्ट यहाँ व्याधिलाई एक एकको सुभा दिन्छ सञ्चना अन्त्य छताखी छुराएर आज ठाउँ 11 बजे थन छेउलेवा राज्य दुने चाहिँ माइती घरे मुना संयुक्त जनआन्दोलन समिति व आदिवासी जनजाति राष्ट्रिय अभियान न्युली शक्ति चाहिँ ठाउँ वृहत जुलुस प्रदर्शन याच्याउँदो अन चाहिँ सोनीगलन पिने प्रत्येक जिल्ला सदरमुकामले जनप्रदर्शन होइन संक्षिप्त सभा याच्याउँदो फठौ ठासे चाहिँ सहभागी जिया दि त सम्पूर्ण नेवा खलापुचा निसा तयार थिए नेवा राज्य पक्ष र आम जनता हार्दिक अनुरोध होइन हजुर हस् एकको शुभ दिशान्तन वेकख सङ्घीय समाजवादी पार्टी नेपालले महासचिव राजेन्द्र श्रेष्ठ वेकलिसी लिपाङको राजनीतिक घटनाक्रम अहिले संविधान सभा खण्डेजुचङको गुगो परिस्थिति ख थोक परिस्थिति या त कया वेकलिसी सल्लाह भेटेको छु र थुकेलिसी नेपाल मण्डल यिन खोजाएको छु र नेपाल मण्डल पार्टी जिताउन भन्दा उजा भेटि छ पल्लकलिपाछि निनादीभाइ ज्याजो नगु संविधान अहिले आदिवासी जनजातीय सवाल सजाओ टिक झालो बाला गुये देया था ये महानगरपालिका या सार्वजनिक अपील छेय फोर सतक चुक गली वांछेगु गैर कानूनी ख थथे याटाडासा ये महानगरपालिका छिता छिन याडो टका टक ब पीके फो स्वच्छताया सफाई ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेको Shigu Mankasa Metro FM VP 24 Oh, नगु संविधान व आदिवासी जनजातीय सवाल जाजो नियंत लजना दिमसित दक्ले नपा जी श्री कृष्ण ज्यापु पाखे लसकुस नपा आयुवाद नत्मा थौ थजगु विषम परिस्थिति बोलना चंगुदु नेपाल राजनीति निगु ध्रुवे वना चंगुदु छगु ध्रुव सत्तारूढ दल कंग्रेस एमाले लगायत राप्रपा लगायत दल त गुपिन्स थौये दिने न्यागुन हालते संविधान निर्माण प्रक्रिया शुभारंभ यागु शुरुआत यागुन्ती संविधान निर्माण यागा विवादित ज्याचुङ्गु विषयले प्रश्नावली देखित न्यासची देखित प्रश्नावली समिति घोषणा यागु अर्थात प्रस्ताव तेगु तयारी कठौ वनाचुङ्गु डु मेखे संविधान सभा दुठागु 31 दल मध्ये बहुमत दल 19 दल पखे गुण हालते प्रश्नावली समिति देखिएको प्रस्ताव या त टेके मबिगु अर्थात प्रक्रिया वंकी मबिगु थप्नुको माग सम्बोधन मजुतले अर्थात सहमति संविधान निर्माण यमाडका कदा रूप प्रस्तुत जिगुनिति तयारी नाचुङ्गु थु निगु धारे हुनचुङ्गु दु थुये नेपाल राजनीति सक्षुन ध्यान हुनचुङ्गु दु थु माग 8 गते ता इन्हनसे प्रमुख दलीय प्रमुख नेता ते सन् माग 8 गते संविधान वै संविधान वै संविधान वै दका मन्त्र जपया थे जपैना वया चुङ्गु खा तर थौ परिस्थिति भिन्न जि दुङ्गु गुडु गुण हालते थौ आ संविधान मविगु अवस्था बोलन दुङ्गु गुडु संविधान मविगु जकमकु संविधान ने दुनि दुगु अन्तर वस्तु विषयले विवाद तस्को तसया छौक थ भिन्न भिन्न धारे वना निगु दुर्बे दुर्बिकृत जिया नापो चुने मफैगु अवस्था जक मखुलदका न्यसचि बोल्न चुङ्गु अवस्था थ्वे झली संविधान सभा दुठ्यागु 19 दल नापो संविधान सभा पिनचुङ्गु नापोएना 36 दल पखे संविधान सभा पिने घेराउ यागु तयारी नाचुङ्गु दुसा दिन यंग कहे 75 जिल्ला सदर मुकामेटक प्रदर्शन यागु तयारी या ढुङ्कुगु अवस्था उखि थो परिस्थिति तस्क गम्भीर मोडे थुङ्गु इले धथे आदिवासी जनजाति नेवाटेगु सरकार एक सुखले सान छि थगु बिचा फंका दिफै तर छिगु बिचा क्या न्ह्यो थन अफियोरे वोगु इनाप गठन छपु नुगुमी गुगुमी जागरनमी अले ठुगुमी सिया स व चोमी सुरमी बज्रख ठुगु मि छपनी न्यंका सुना अनलिपा छिलिसे तपिंके सोल पके उने नेवातो सकले क्वावे माला हाला चोपी हाला तुचोना अच्छा आपनो नेवात तिहा मवा सले सत मवा जगु हे पहन लिउने झिलत भए संस्कृति लिपि थ्या बैनन थगु हे थासे नेवा त माले माल अलि म त नि नेवा झि सचा के माल ए नेवा धापे गति झि सलो म के पत पृथ्वी नारायण झि अज अज श्यात एन नेवा ते सौ कि कम्प्रोमाइज या त थो दिन निसे झि लिउने लात जुजु थै पी व्यमी पी सकले च फोख सकसिन उबले थुई कल थो द्यो धापी दसुया लुआपु जनता या सुख तक तंकल छपी जुज बुका राणा झने बल जित दुख बीपी मनु ते हुल मुन झिगु भाषा चुए जेले कुने येन छगु सफुलु त जरिवाना या त बिंगु ख कपी भिक्षु पिन त देश पिसिन थगु हे देश दास जुगु थुया बल स तपी गुली स्यात गुली कुने येन ओ मंके पुगु गति छ एन्यवा सात साले देश प्रजातन्त्र बल जी धन मतुल थन हान पञ्चेत दन पञ्चायत जित धन छन को तेल नुगु दया भिन्तु न तक धै मन्त छन वाजी नवे पास जी सकले थुमु न धास गथे मवै थन युपा छन वाजी नवे पास जी सकले थुमु न धास गथे मवै थन युपा छगु लिपि भाषा धर्म अल्ले संस्कृति मिपि दको जाति भाषा देश कत खन छगु भ्यालाई बीजक न्याथ्या नथ्यान वहे पहथौ तकलेन अक्षर चालीस साल प्रजातंत्र वलह धाल झिगु भागे हिली गुदी मवल थगु वड़ा अले नगर पालिका तक थगु भैले मधु धाल सर्वोच्च जापु या चते प्यागु भूमंत जात्र या संपत्ति कया धुकु बंद थगु भाषा आख बने सुना न मखन सरकारी जागीर मुंसे न ममहन कु कुलाम सोनी गले मुने गु अपल ल फे जाकी तक फुझित मथल फुला जुया वंगु नेवा छे बुलु हु दुन अझ शत्रु ते संपाता या त सोया चुन छनवाजी नवे पास जी सकले थूमुना ध्वास गथे मवे थन युपा भाषाको जमी सन्मिज भाषा संस्कृति चोए गए सुम कुशकले उते थगु थासे थम शासन ये दे मा झिगु सथन सुई मजु छते झिगु अधिकार तंगुदु देश क्रांति पुंगुदु झिगु अधिकार तंगुदु देश क्रांति पुंगुदु छंगु झिगु झिगु अधिकार कैगु जुई सकले छदी छप जुया लुयागु जुई छंगु झिगु झिगु अधिकार कैगु जुई सकले छदी छप जुया लुयागु जुई चितथो नुगु मे छपनि गुगुजुल गुगु मि या सो चोमी सुरमी बजल खान थौ नुगु संविधान व आदिवासी जनजातीय सवाल थौ यो परिस्थिति थौ या राजनीतिक अवस्था विषयले छिटो जानकारी बिदनुगुदो उकि छि फोन न दिफै जिमगुस डे फोन नम्बर जम्मा झिन्यागु मिनेट दिने थगु विचार पंगदीमा उकिन ति छि फोन न दिफै जिमगुस डे फोन नम्बर 4232735 4232736 ले फोन न दिस थगु विचार अवश्य न पंगा दिस छिगु सरकार या ख आदिवासी जनजातीय सरकार ख नुगु संविधान या ख नुगु संविधान या प्रसंगे टेलिफोने सुन थगु विचार पंकि उन्ति वे दि दुगु गुदु जोजोलापा सुथे गर्न थे जी मनोरत्न साके मनोरत्न जी दैदिस हजुर भेट थौ पिटि नुगु संविधान व आदिवासी जनजाति सवाले थौ यो अवस्था चाहिँ छि गुगु थ ठिका चुना दि गुदु थौ विषयले कना दिला आठौ गुगु संविधान छ वे रगार जनताको लुमंगा चौ ख वो संविधान मोइल निश्चिते जी रुला वो संविधान मोइ जा आसना या तर रहू जाने जनता ठेकी हुई जाने जा मेन जा खा जनता छुट्टी की माल ला सर संविधान यू निंती संविधान सी तो छह माला वो संविधान छुकी निंती माला देवे मेन मु जैसा खा संविधान प्रगतिशील संविधान अग्रगामी संविधान सक्षम अधिकार दो संविधान नीति है अपने जन आंदोलन बसत तिरसठी जुला वो बसत तिरसठी जन आंदोलन तैने गणतंत्र वाला वो गणतंत्र वे ढूंढा आ संविधान देखी हु तैने सक्षम नीति खा संपूर्ण जनता नीति खा संपूर्ण जनता या उत्पीड़न ऐलान को भी लिंग वर्ग डकुशी नीति खा रही हु तैने नेटर ऐसा कोच ही ढूंढा ओ ढंग तैने व्यवहार तैने यह माओ खा ओ ढंग संविधान वे माओ खा तर वो संविधान आयु इले जब जुजुडू इले पंचायत इले रनकाल इले भू ढंग तैने एकल जातीय तैसा वह राज्य सत्ता थो जगह बढ़ गई तो कैसे के जाना अबले तैने भू राज्य न्याको भू शासन न्याको गोबलेशु पंचायत संविधान 2047 संविधान टकन जुजे दुख वो आ ई मखे रुकल ई योक्य परिवर्तन दे रुकल गणतंत्र ठे ठ्या मुलुक होय तो वे रुकल एना छि त तने पंचायत ठे न्यावे संविधान राजद उपाधि राजद दुवे ठे न्याव संविधान तने अजन हे कुट याव रे वे ठो डलते टरु बेमानी ख वो बेमानी सुना यंत्र हल्ला त आ निगु डल स्पष्ट रूप में कांग्रेस एमाले पुलांगवे धारा पुलांगवे विचार कठ थौवे तैने जाते तैने न्याभले तैने शासन जीव कठ संविधान हेटो वे डकले तौरू विवाद ख एज छिज थो गणतंत्र वे ढुंगू डको जातीय डको संप्रदाय उत्पीड़ने लांचो पी कोई लांचो पी दलित महिला त हरेक चीज तो समान अधिकार दीमा गणतंत्र डको समान जीमा नागरिक डको समान जीमा रगा टैगन टैगन तैसुन टमिचोकन वे बिचान गुट इम्सन चाहिँ संविधान यो चाहिँ हेट बिचाइन्छ न ओ छौ कठन चाहिँ छेउ कठन चाहिँ विवाद जोतौँ ख वे विवाद चाहिँ संविधान सभा चाहिँ गु मुठपेट त जोल गु मुठपेट धाएको चाहिँ छौ कठन बामलाउ यी बामलागु जाएन गास्तक सानो त जोडु तर चाहिँ वो छौ छेसाले छौ बाध्यता बाध्यता जुई ख जब चाहिँ बाध्यता मनु त्यति यही अलिक तँ ब्याउ तँ ब्याउलाई चाहिँ घरघुरी आएला हरेक स्वभाव छ यदि खे बरमुते गु चाहिँ काङ्ग्रेस एमाले न उन्ट न ऊ ढङ्ग व्यवहार हेर्दा इन्ट न ऊ ढङ्ग बाध्यता हेर्दा इन्सान ऊ ढङ्ग चाहिँ संसद बिडोन छ गुबले छिसा चाहिँ गु इले चाहिँ नेकपा एमाले न ऊ ढङ्ग बिडो स्या छिस सोया चुनाउ ख एजुली फिट चाहिँ अन्यथा मुजु जनता न अन्यथा मुजु जनता ठोठी के माल कि ठोटोको चाहिँ संघर्ष यन्तु सड्के संघर्ष यन्तु संविधान दुने संविधान सभा संघर्ष यन्तु जनता सम्पूर्ण जनता हक अधिकार बिउ निम्ति ख खालि चाहिँ नभई पनि चाहिँ वर्ग टेट जग चाहिँ स्वेच्छेको लागि चाहिँ संविधान निर्माण या मजु त्यही चाहिँ जनता ठिक माल अहिले जनता टेसन ठोन ठिक माल कि चाहिँ थो विषय न चासो चाहिँ माल कि संविधान चाहिँ ऊ चाहिँ जिमी चाहिँ नेट हुने दै जिमी व्यवसाय या दै हेर्नु ठिक मजल ऊ ढङ्ग ठुक्सी बिदाय न चाहन्छु यो संविधान वेमा ऊ संविधानलाई छिउ चाहिँ अधिकार देमा मरेमा मतलब मरु चाहिँ कठन बिता जोचौँ मनोरञ्जनले चाहिँ बता खो छिटो चाहिँ समस्या चाहिँ त्यसै जोचौँ ख मनोरञ्जनजी छिटैको कसो भए वेको ख मनोरञ्जन स्वाक्य वेक थको बिचा पुङ्का टिक जुल अठ्याक नम्बर टेलिफोन स्वापु दे ढुङ्कु कुदु जोजो लपा हेलो जोजो लपा टेलिफोन स्वापु टुवा दे ढुङ्कु कुजुल मनोरञ्जनजी चाहिँ बचता आखन ठाउँपट्टि विचार पङ्का डिउजुल सम्भवत ठो जजुले नुगु संविधान वा आदिवासी जनजातीय सवाल जजुले वेक्लन नापा खुसी बोटी के दिगु ख उकी वेक्लन बचता आखो नोन दिगुले मेउ लाइने टेलिफोन वे ढुङ्कुगु अवस्था न वेक टेलिफोन टुवा तथा आहाङ मेम टेलिफोन स्वापु दे ढुङ्कुगु वेक या ठगु विचार कायगु पखे उनी अवश्य छिन्न ठगु विचार पङ्का दिदेगु भला सकेतना जिम्बुस दे फोन फोन नदिए जोजोलपा जोजोलपा भिसु त सुठै गर्नु थिए जी बाबर महल इन्द्र प्रसाद जस्ता इन्द्र प्रसाद जी दैदी सा तो सभासद त लाखौं भोट कया जना मोदी संविधान सभा सभासद त थौ शीर्षस्थ नेता देव कठपुतली ज्या जुन जुन माओ अवस्था थियो संविधान सभा जुने शीर्षस्थ नेता देव धारा थिए ना जुन माओ अवस्था थियो उके मध्ये हिरो चाहिँ सुभाष नेवाङ चुनाव होला कठपुतलीजु थौ परिवार थौ कला थ म्या मस्त का मस्त थौ परिवार थौ इष्टमित्र नाता थर छिमेकी पहिचान पक्षधर त फुकर टोटा पार्टी हुई बेलाना थौ श्री पार्टी लागि ज्या माल चौँदो थो सुभाष सत्यस यसरी ठ्याक कारण नयाँ ठाउँ माघ आठ गते संविधान मौला संविधान फेल जुला आउ कि विरोध आदिवासी जनजाति राष्ट्रिय आन्दोलन न सङ्घर्ष झ्याएको चौँदो अथवा छत्तिस दल न सङ्घर्ष झ्याएको चौँदो उयो सङ्घर्ष झ्याजो गर्दा ठाउँ 11 बजे माइती घर मुना संविधान सभा भवन खेराउ या हो सिलसिला मिलान घेराउ या छ मिहाजी घेराउ कार्यक्रम जी खन यहाँनिर सशस्त्र पुलिस त जुन सशस्त्र पुलिस त जुलुस न्याउन चौँ अनि अब भ्यू आन्दोलन पुलिस स्टेसन जनगण इङ्गल अनाउने तपाईँहरू छेउछेउबाट जानुहोस् धाजा छेउछेउबाट तपाईँहरू बिचबाट जानुहोस् धाजा बिचबाट तपाईँहरू नगरिकन जानुहोस् नारा नलगाउनुहोस् धाजा नारा नलगाइकन त्यो आन्दोलन नै आन्दोलन यो स्पिड थियो होला आक्रमक आन्दोलन मिलाएर आउँछ होला यसरी भेजी सिंह संविधान सभा घेराउ क्रमे आदिवासी जनजाति त कुष्ठ लगत या घेराउ यहाँ तल कि कसको दुःख लैजु आठौँ 11 बजे जी घेराउ कार्यक्रमे सशक्त रूपमा आक्रमक रूपमा पुलिस गनगन ढाल अनन्दमको थौ सो इच्छा निषेधित क्षेत्र टोलाया किसिममा अब आन्दोलन न्याउन नासकेको छु जीव पहिचान सुनिश्चित जी जीव अधिकार सुनिश्चित जी मकुहार हिजुजा सुझे अधिकार सुनि सुनि कबले नै आफै मको अब म ख आन्दोलन यु क्रमे सु धन्द त सिद्धगा दासा तो फोर ज्या सु धन्द सिद्धा दासा 10 लाख जिया घोस्ने एन दौदो हौ संविधान सभामा लब्ज गर्नु माओवाद त्यो काण्ड सुरु दौदो यदि संविधान सभा दुने सुन सुभा शब्द सिद्धगा दासा उके मूल्य आज निर्धारण न्यास बाले सबले सुभाडु वेकख इन्द्रप्रसाद श्रेष्ठ वेक बबर मोहन फन्ना डिगुजुल वेकन थौक बिसा फुङ्गा डिगुजुल जिमकिस डे फोन नम्बर 4232735 4232736 छि फोन नै नदिस थौक बिसा फुङ्गा दिस ठु राजनीतिक परिस्थिति तस्क गम्भीर मोडे थिन जुङडु संविधान सभा दुनी सुजुई धगा ढ्याफे जुङ अवस्था मोडु संविधान सभा दुनी सत्तारूढ दल टेगु ठगुहे योजना दुस अले विपक्ष दल टेगुन ठगुहे कठै योजना देका न्याउना जुङ अवस्था ख उकी छिन थगु बिचा फुङ्का दिस जिमगुस डे फोन नम्बर 4232735 4232736 अथे टेलिफोन सु सफु देदुङगुगु ओइकल थक बिसा पंके डीजी आ जोजोलपा जोजोलपा जोजोलपा सुथे गन थे जी राजु बजरचारी एक छे राजु बजरचारी जी रेडी सँग येला आ जी थोडा नबा 6 महिना नवय चाहिँ नि थो कांग्रेस सेमाले चाहिँ नि संविधान बेजी मोहर गरे जी नबाइ धार्नु ख मला एज चाहिँ नि तिमी चाहिँ नि संविधान देग्यु लागि चाहिँ नि असि पट्टी बडे या पक्का मख मला तिमी चाहिँ खालि फटने र चाहिँ नि जन्त देवले चाहिँ नि हिजो चाहिँ नि सोचे सोचे सोचेन तुन्यो लागि तिमी चाहिँ नि संविधान देख्यो रिया चाहिँ स्त्रे ज्या वपि ख आठो घुन न ठो घुर्न चाहिँ ठन संसदीय चाहिँ बाबु जोल ठो चाहिँ नि मेरो चाहिँ नाम हो ठो काङ्ग्रेस चाहिँ मैले सुभाष नेमाङ चाहिँ नि याना चाहिँ ठो मलाई ठो डोको स्थिति जो ख खै रहेछ निमसँग चाहिँ नि घुप्री नापा सरदारी साली चाहिँ नि संविधान चाहिँ नि ल्याउन भन चाहिँ ल्याउन चाहिँ भेग्यो लागि चाहिँ नि याओ ज्या चाहिँ नि ठो चाहिँ नि डोकोन लगो असि हो ख ठो माओवादी उप्री चाहिँ नि ठो असि याना झोप्री मुख र तिमीसँग चाहिँ नि डुसो झन्डै यो खजना चाहिँ नि संविधान डेगु खस चाहिँ नि ठो लग्न जिमो सुन जिमोको त्यो चाहिँ नि काङ्ग्रेस सिएमआले इबी न्यु सुङ्गो ढलको चाहिँ नि चुनाव चाहिँ नि संविधान डेग्यो र्या चाहिँ नि सुङ्गो झन्ड माने जुला एज चाहिँ नि ठुम्छ चाहिँ नि होसारिया कने चाहिँ नि ठुम्छ चाहिँ नि काङ्ग्रेस सिएमआले बिन्द चाहिँ नि कने चाहिँ नि नापा चाहिँ नि राति र उहाँ सौठेन ठुम्छ उहाँ चाहिँ काङ्ग्रेस एमाले तिम्रो चाहिँ ठाउँ ऊ टुको चाहिँ खोल्या चाहिँ बगेना फेरि चियाका चाहिँ सोचेया एजा चाहिँ संविधान चाहिँ आफ्नो घो चाहिँ झन्डै रोजेन झङ्गा निम्सँग प्रक्रिया बना चाहिँ नि संविधान बियो रिया चाहिँ ठाउँमा छिना जुन मङ्गला त्यो चाहिँ गो हाल्दा जिए मुखो कुनै हाल्दा जिए मुखो चाहिँ इन्सान चाहिँ झन्डेर चाहिँ नि ठङ्ग ल्याएको किसिम चाहिँ ध्या जुँदो एउटा चाहिँ सोधे सोधे या मात्रै झन्डा चाहिँ ठिका चाहिँ ठाउँ चाहिँ डक्को नेवा मिटो चाहिँ नि राजु बजबचारी अठे मेमा टेलिफोन स्वाफु डे ढुङ्गु गुडु जोजोलपा जोजोलपा हेलो जोजोलपा सुने गर्नु थिए जी किपनी नन्दलाल नन्दलालजी धैदिस डक्कै नापोलको छोरा छ पनि ढुनी पहिचान सही छ संहिता पछि धर्दिन्छ आन्दोलन पिन्डु न ढोका ढुनी आ ख गर्दो लाग्छ ढुनी घुल्न ख चाहिँ संसार जु तोड पर जुलो हरेक जुलो पोर फोर मजेको अर्थी मजेको सुन चाहिँ खरियो चिज खप्या आयो छैन मक्का मक्का आफ त्यो मिडिया चाहिँ थन चाहिँ झी चाहिँ जनजाति त तस्को धक बिहार हुन्थ्यो चाहिँ छालालाई चाहिँ उसँग मुखु मुखु भ्रम फेकाएको ढुटु नि टेलिभिजन सो वे ताल पत्रिका सो वे ताल अनौरा चाहिँ एफएम टेक्यो अथवा चाहिँ समाचार नि वे ताल इमोजे पचेको मलाई आफ्नो झी झी विपक्षी हाबी मुँदा त विपक्षी दल हाबी समर्थक त चाहिँ गनाउन चाहिँ थापिया चाहिँ ठुसा थर्ना चाहिँ थिया यो चिज मतलब प्राथमिकता ब्याह गर्न चाहिँ पत्र पत्रिका मिडिया चाहिँ वो भोलि खनभर घाटो नि झी ठुल्ठुलागे चाहिँ झी चाहिँ सोचिगुलेन गुल्न खोज्छ बिस बाइसवटा पत्र एसएम टु टुन चाहिँ ठाउँ चाहिँ पक्ष चाहिँ जनजाति पक्ष चाहिँ नुहाउन चाहिँ सूक्ष्म जु रहेछ प्रधान या जस्तो बाबाको अनाउन हान चाहिँ मेमेसा पिन्न चाहिँ आज तामसा लिङ्डु मेमेचुया थारो तरहरू तराईडु हरेक इम्युन पिङ अन्न चाहिँ युवक भाषामा चाहिँ सूक्ष्म मिडिया त हरेक चिज डुब्छ पक्काएको अन्न चाहिँ ऊ चाहिँ ठाउँहरू पहिचान छ त्यो चाहिँ सङ्गीत समर्थक ठाउँ भाषा प्रसारण प्रसारण के न जनता त फिकी बुझाइहाल्छ भन्नुभयो गाभेको हेलो वेका खन्दनलाल महर्जन थौँ जेजुले दगले लिफाम भोटिक एदम लिसे आनिङन पछि जोजोलपात जोजोलपात भिन्सुटा जी विश्वनाथ श्रेष्ठ सामाको चाहिँ पाखे विश्वनाथ जी धैदिस यी तस्क मजक जुइरङ चिया खुन दिन्छ डके नापा युपाय मेन्याङका जिल्ल मेट्रो एफएम छिटा प्राविधिक मित्र डकृष्ट एकैको शुभा जिउ इच्छाटो थोमे नि ठ्याउ कार्यक्रम नि न्याङका दिस थोमे जुने छु मार्मिक खण्डु वी विशेषण लयामको आठो ज्याजोलाई द मेहाली मास्ति वा वन्दे मातरम रका ठो ज्याजो निप साहित्यकार त एक डु चु मेचुइ पि एक डु सङ्गीत विपिन एक डु जी इनाप्या सङ्गीत ठ्याउ ठ्याउ शक्ति ख भारत आन्दोलन वे वन्दे मातरम सफल जुल आठन्न युपायु मेथेन टुए छौ ठ्याउ किसो सशक्त मेचुइ दिस अलि हाला दिस अलि सटकै कुवा वै अहिले वो सटके कुवा भएपले पुचेन भुङ्गदेखि वो भुङ्गियो साला साला बिआइसिसी बानेश्वरे हुने ख अहिले जन्माले जन्मले चाहिँ जन्मायो खदेखि वन साला साला बिआइसिसी भवन बानेश्वरे हुने ख अले रहेछ छु जी छु युवा वै मखल रहेछ झे छुढा योको पास पनि लिएन मनोरत्न साकेजी त योको योको शुभा वेको विस्तृत रूपमा राजनीति खोकना जिल्ल अठार मेपी पास पनि डक्सानो कन्जिल डक्सी नाकुन्छ नि समय लगे अठिन जी तल मुख्य छुडा छ मिडिया त खबरदारी हेर्ने छ मिडिया समाचार ओल्डका उके विश्वास या मको मिडिया त गेना खबरदारी बियो विश्वनाथ श्रेष्ठ आठौँ जजुले दुःखले लिपामु भोटी कैदीमा चिया खुवा जग खेको नि सुना जोजोलपा थुसी चाहिँ उया चाहिँ भन्ने मजिउ चाहिँ यी उया चाहिँ थुनिन चाहिँ सभामुख चाहिँ संसदीय गरिब थुनु चाहिँ मित्र टक्कै फिल्ममा चाहिँ सभामुख ज्या त्यहाँ होला सुभाष चन्द्र निमा होला आ थुसिन चाहिँ उयोको चाहिँ संसदीय दिने चाहिँ होइन मैया त्यो पालोकीय नामे चाहिँ होइन शिक्षाकर्मी त तयार चाहिँ उयो उयोकै संविधान भने म जे संविधान म भ्यो जनजन त्यहाँ अधिकार म भ्यो उनी चाहिँ वेगमा ठिकिन चाहिँ अन संसदले चाहिँ झन् जी किसिममा चाहिँ बैठक सटो चाहिँ थरे आफूको जो झन्डा त्यहाँसँग सुभाषित वेग पुनरुत्न साके थोइले थोइ ज्याजुले मनरत्न साके इन्द्रप्रसाद श्रेष्ठ राजु बज्रचारी नन्दलाल महर्जुन विश्वनाथ श्रेष्ठ पुनरुत्न साके नोना दिगुजुला मूल आय अवस्था विवाह ज्याजुङ्गो प्रसङ्ग छौ नेथेन मली अन ज्याजुको झाकेको इजवेन गोगडु संविधान निर्माण सवाले आ निकोगु निर्वाचने आधारे जनमत वगु आधारे संविधान सभा चुनाव ट्यानाउ पिनु आधारे संविधान देखिउला कि नापया विस्तृत शान्ति सम्झौता बारबुदे सहमति निश्चय नापया जन आन्दोलन भावनाको ठाउँ संविधान अर्थात् अन्तरिम संविधानीय भावनाको ठाउँ संविधान देखिएको ठै सैद्धान्तिक रूपमा टोलवा पुज्याचुङडु नेपाया राजनीति अपक्षण ठाउँ तस्क महत्वपूर्ण दिन जो नचुङडु छि लगातार रूपमा ठोस सूचना त निनाचुना दि कयाचुन दि नाप छि सरकार के नाचुना दि दिएको भला सकेसै ज्याजुले भोटिका दिपी नाप प्राविधिक रूपमा ग्वालना दिम सुनिल राजु बाध्याय टन एक सुभाषी थोइन्ती बायोनिको जफनाथना थोइन्ट बाय सुभा